एटिच्युड मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट बैङ्कको माथि मोबाइल 9845146174 नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 समयगहसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरिकै साथ सुनिरहनु भएको बिहान 11 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा। संविधान सभामा रहेका 5 समितिका सभापति चयनका विषयमा सभामुख सुभाष चन्द्र नेङ्बाङले आन्तरिक छलफल गर्नुहुने भएको छ। वैशाख 15 गतेभित्रमा समितिलाई पूर्णता दिने गरी कार्ययोजना बनाएको संविधान सभाले यही वैशाख 5 गतेसम्ममा सहमति प्रक्रियाबाट सभापति चयन गर्ने उल्लेख गरेको थियो। तर आजसम्म पनि दलहरूबीच सर्वसम्मत हुन नसकेपछि सभामुख नेङ्बाङले शीर्ष दलका नेताहरूसँग छलफल गर्न लाग्नु भएको हो। संविधान सभामा 5 संवैधानिक समिति गठन भए पनि सभापति चयन भने भएका छैनन्। त्यसमा शीर्ष 3 दल कङ्ग्रेस, हिमालय र एकीकृत माओवादीले एक एकवटा सभापति लिने र अरू 2 सभापति भने साना दललाई दिने तयारी गरेका छन्। तर साना दलले त्यसको विपक्षमा रहेपछि सबै सर्वसम्मत सभापति चयनको प्रक्रिया अन्यलमा परेको हो। एकीकृत नेकपा माओवादीका नेता टोपबहादुर रायमाझीले स्थानीय निकायको निर्वाचन र संविधान निर्माण दुवै 1 वर्ष हुन नसक्ने बताउनु भएको छ। उहाँले स्थानीय निकायको निर्वाचनलाई भन्दा संविधान निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। एकीकृत नेकपा माओवादी अर्घाखाँचीको 3रो जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै रायमाझीले सरकार 1 वर्षभित्रमा संविधान निर्माण गर्नमा केन्द्रित हुन नसकेको आरोप लगाउनुभयो। उहाँले नेपालको शान्ति प्रक्रिया बिथुल्न विदेशीहरूले डलरको खेती गरेको भन्दै सचेत हुन आग्रह गर्नुभयो। आसन्न 9 महाधिवेशनको विषयमा छलफल गर्न नेकपा एमालेको स्थायी कमिटिको बैठक बस्दैछ। पार्टीकाले मदन नगर बल्कुमा दिउँसो बस्ने बैठकमा महाधिवेशनमा पेश गर्ने दस्तावेजको विषयमा छलफल हुने एमाले जनाएको छ। महाधिवेशनमा पेश हुने दस्तावेजमा विवाद भएपछि दस्तावेजले अन्तिम रूप पाएको छैन। दस्तावेज तयार गर्ने जिम्मा अध्यक्ष छलनाथ खनाल र महासचिव ईश्वर पोखरेललाई दिएको छ। सगरमाथा आरोहीका सहयोगीहरूले यस वर्ष सगरमाथा आरोहण नगर्ने निर्णय गरेका छन्। आधार शिविरमा भेला भएका करिब 500 सहयोगीले सन् 2014 आरोहणमा कालो वर्षका रूपमा मनाउँदै आधार शिविर पुगेका सबैलाई फर्कन आह्वान गरेका छन्। सगरमाथा आरोहण सिजनको सुरुमै शुक्रबार 13 आरोहण सहयोगीको हिम पहिरोमा पुरै मृत्यु भएपछि उनीहरूले शिखर नचढ्ने निर्णय गरेका हुन्। आफूहरूले ज्यान जोखिममा पारेर पर्यटकलाई आरोहणका लागि बन्दोबस्त मिलाउँदा पनि सरकारले व्यवस्था गरेको उनीहरूले गुनासो गरेका छन्। आधार शिविरमा शुक्रबारदेखि हिजोसम्म सिनियर गाइड आरोहण टोलीका नेता तथा सहयोगीहरूको बैठक बसेको थियो। बैठकले सरकारसँग सम्पूर्ण आरोहीलाई पेन्सनको व्यवस्था गर्नुपर्ने, आरोहणको क्रममा मृत्यु हुनेका परिवारका बालबच्चालाई निशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने, आरोही सहयोगीको जीवन बिमा बढाएर 20 लाख रुपियाँ पुर्याउनु पर्ने लगायतका विभिन्न 12 बुँदे माग अघि सारेको छ। सहयोगी बिना सक्रमात आरोहण सम्भव रहेको छ। यस वर्ष 1 नेपाली र 30 विदेशी दलका 334 जना आरोहीले सगरमाथा चढ्ने अनुमति लिएका छन्। भारतको मध्य प्रदेश स्थित दतिया र ग्वालियर जिल्लाको सीमा क्षेत्रबाट बग्ने सिन्ध नदीमा डुङ्गा दुर्घटनामा 6 बालबालिकाको मृत्यु भएको छ। डुङ्गा दुर्घटनामा 4 जना घाइते भएका छन्। माझी समुदायका बालबालिका सुभा डुङ्गा गैराती अबेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दतिया जिल्लाका प्रहरी कन्ट्रोल अफिसर एमके दिबले डुङ्गा दुर्घटनामा केही बेपत्ता भएको आशंकामा खोजी कार्य जारी राखेको बताएका छन्। प्रहरी अनुसार धेरै यात्रा सवार रहेका कारण डुङ्गा दुर्घटना भएको हो। डुङ्गामा सवार मध्ये करिब 10 जना बेपत्ता भएको आशंकामा उद्धार कार्य जारी राखिएको छ। तर डुङ्गामा कति सवार थिए भने यकिन भएको छैन। र इन्डियन प्रिमियर लिग क्रिकेटमा आज पनि एक मात्र खेल हुँदैछ। बेलुका सुबह 8 बजेपछि हुने खेलमा चेन्नई सुपर किङ्स र दिल्ली डेयर डेभिल्स भेट्नेछन्। चेन्नई प्रतियोगितामा पहिलो जित दर्ता गर्ने सुरुमा रहनेछ। चेन्नईले पहिलो खेल गुमाएको छ भने दिल्लीले एउटा खेलमा जित हात पारेको छ भने अर्को खेलमा खेल गुमाएको छ। चेन्नई महेन्द्र सिंह धोनी तथा दिल्ली दिनेश कार्तिकको कप्तानीमा मैदानमा उत्रनेछ। इन्डियन प्रिमियर लिग आइपिएलमा किङ्स इलेभेनले पन्जाबले राजस्थान रोयल्स 7 विकेटले पराजित गरेको छ। यसअघि गैराती भएको खेलमा पन्जाबले राजस्थान रोयल्सलाई पराजित गरेको छ। आबुधाबीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले पन्जाबसम्म 192 रनको लक्ष्य पेश गरेको थियो। राजस्थानका लागि सन्जु स्यामसनले सर्वाधिक 52 रन बनाएका हुन्। 192 रनको लक्ष्य पाएको पन्जाबले भने 18.4 ओभरमा 3 विकेट गुमाउँदै 193 रन बनाएको थियो। पन्जाब का लागि गलेन म्याक्सवेलले सर्वाधिक 89 रन बनाएका थिए। त्यस्तै 3600 पुजराले 40, डेभिड मिलर नट आउट 51, वीरेन्द्र सेवाग रिद्धिमान शाहले समान 2 रन बनाएका हुन्। हवस् त बिहान 11 बजीको अर्पण खबर सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर 0556362290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेन्टर को व्यवस्था का साथै एसियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निंग एकेडमी मैथ साइंस र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कम्प्युटर को सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टीलर्निंग एकेडमी खैरानी 4 पर्सा नारायणी डेवलपमेंट बैंक को माथि मोबाइल 98452146174।